सनम मुझको करो प्यारा हो तेरी किसी अदा पे सनम मुझको करो प्यारा तेरे सनम मुझको तो प्यारा हुस्न पे पहले कहा ऐसा निखारा हो तेरी इसी अदा पे सनम मुझको तो प्यारा इसी अदा पे सनम मुझको तो प्यारा सी अदा पे सनम मुझको तो प्यारा।